जाएगा बेटा, ये जवान आ गया था, इतने अच्छे लोग फौरन मान गए, अल्लाह उनका तोहफा बना दे, बहुत अच्छे अल्लाह इसको सब सब शादाब रखे। आ जाओ, अल्लाह आपके घराने खानदानों को सब सब शादाब रखे। आ जाओ करीब, चलो समाज के साथ ही दो कष्ट कर ले, खुशामद कर ले लोगों को अल्लाह के लिए, आगे बढ़ा दे। ये जो पीछे बैठे हैं आप लोगों तक आवाज आ रही है, तो आगे आ जाओ। भाई इधर ये साथी बैठे हैं उनको आगे भेज दो, आ जाओ मैं, आ जाओ माशाल्लाह, बहुत खूब, आ जाओ। ये बोटा के शोर के कलाजा के साथी दूर दूर बैठे हैं, आ जाओ करीब, आ जाओ भाई। الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا استجيبوا لله وللرسول إذا دعاكم لما يحييكم واعلموا أن الله يحول بين المرء وقلبه وأنه إليه تحشرون. बुजुर्गों और भाइयों, दुनिया में बसने वाले हर इंसान की अल्लाह ताला ने दो जिंदगी बनाई है और दो मौत बनाई है। ये बहुत बुनियादी चीज है और इसको दिल में बिठाने और बसाने की जरूरत है। दुनिया का हर इंसान बसाता है लेकिन तीन चीज तक बसाता है, चौथी नहीं बसाता। दो और दो कितने हुए? चार। तो दो और एक तक तो मुत्तफिक है, चौथे पर इंसान अलग हो जाता है। बहुत से इंसान अलग हो गए और आज तक वो हसरतों में पड़े हुए हैं और ये हमारी जिम्मेदारी है कि हम दुनिया के हर इंसान को मोहब्बत से, नरमी से, अखलाक से ये बात बताएं कि दुनिया के हर इंसान की दो जिंदगी है, दो मौत है। कितनी जिंदगी है? दो। और कितनी मौत है? ये हमारी जिम्मेदारी है कि हम समझाएं ताकि दुनिया में वो अल्लाह के बंदे बनकर रहें। हर इंसान अल्लाह का बंदा है तो बंदगी का हक अदा करें। क्यों? मुर्दा थे तो जिंदगी भी उसी ने दी है और जिंदगी दी है तो मौत भी वही देने वाला है, और कोई नहीं देगा। जिंदगी दी तो अल्लाह ने रोजी का भी इंतजाम किया, जहां मुर्दा पड़ा हुआ था वहां भी रोजी का इंतजाम किया। दुनिया में आने से पहले, जिंदगी डालने से पहले अल्लाह ने इंतजाम किया। इसीलिए ईमान को, अल्लाह की जात और सिफात को बोलना सुनना उसकी दावत देना ये हम सब के जिम्मे है। और जितना आदमी मोहब्बत से नरमी से अखलाक से दावत देगा वो बंदों के दिल में उतरेगी। अल्लाह ताला कुरान में इरशाद फरमाते हैं अल्लाहुल्लज़ी खलक़कुम, अल्लाह वो ज़ात है जिसने तुम्हारी तख्लीक़ की पैदा किया वजूद दिया। तुम्मा रज़ाक़कुम, फिर तुम्हारा रिज़्क़ का इंतजाम किया तुम्हें रोजी दी। तो माँ के पेट में अल्लाह ने इसकी रोजी का इंतजाम किया, इसको नाप के रास्ते से इसको बढ़ोतरी दी। पानी था, अल्लाह ताला ने उसको पैदा करना मंजूर कर लिया। हदीसों में आता है कि अल्लाह ताला जिस बच्चे को पैदा करना मंजूर होता है, यह आदमी अपनी बीवी से मुलाकात करता है तो उस पानी के मुताबिक फरिश्ता पूछता है मुखल्लका और गैर मुखल्लका, परवरदिगार इसका वजूद देना है या नहीं देना है। जब अल्लाह का फैसला होता है कि मुखल्लका ये बनाया जाएगा इसका वजूद दिया जाएगा, तो अल्लाह ताला का दैवी निजाम चलता है, माँ के रहम पर फरिश्ते का निजाम हो जाता है और अल्लाह का फैसला हो गया इसको औलाद देंगे। और अल्लाह का फैसला नहीं होता तो जिंदगी भर तक आदमी रहता है लेकिन औलाद नहीं होती। इसीलिए जिंदगी भी अल्लाह देते हैं, मौत भी अल्लाह देते हैं, इज्जत भी अल्लाह देते हैं, जिल्लत भी अल्लाह देते हैं, बीमारी भी अल्लाह ही देते हैं, तंदुरुस्ती भी अल्लाह ही देते हैं। अय्यूब अलैहिस्सलाम को बीमारी दी, कई सालों तक बीमार रहे और कौम ने यकीन कर लिया कि अब ये बीमारी इसकी भयंकर हो गई है, इसको गांव से बाहर निकालो। तो गांव से बाहर ले गए कि भाई ये तो फैल जाएगी। और अल्लाह ताला अय्यूब अलैहिस्सलाम बार बार अल्लाह ही से कहते थे अल्लाह शिफा तू ही देने वाला है, शिफा तू ही देने वाला है। और वो दुआ ये थी रब्बी अन्नी मस्सनी शैतान बिनुस्बिन वअज़ाब, परवरदिगार बहुत तकलीफ हो रही है, आप ही मेरे रब हैं, आप इसका रास्ता कर दें, आप इसको आसान कर दें। तो अल्लाह कहते फस्तजबना लहू, उनकी पुकार को हमने सुना। फस्तजबना लहू, हमने उनकी पुकार को सुना। कशफना मा बिही मिन दुर, जो कुछ तकलीफ थी वो हमने दूर कर दी। अल्लाह ताला का हुक्म है और कुछ भी रिजली, तुम जरा एड़ लगाओ। वेल लगाई तो वहां से पानी का चश्मा उबला। अल्लाह ताला ने कहा हाजा मुख्तसलुन बारिदुन व शराब, ये मीठा और ठंडा पानी है, आप इससे गुसल भी करें और आप इससे नहाएं भी। तो गुसल भी किया और पानी भी पिया, अल्लाह ने शिफा दी। तो बीमारी और तंदुरुस्ती किसके हाथ में है? ये अल्लाह के हाथ में है। दवाई भी अंदर जाने से पहले अल्लाह ताला से पूछती है, इजाजत होती है, ये इसके लिए शिफा का सबब बने या बीमारी बढ़ने का सबब बने। तो इंसान दवा खाता है शिफा भी हो जाती है, दवा खाता है बीमारी बढ़ भी जाती है। हुक्म अल्लाह का चलता है, इस ईमान को बोलना, दावत देना, अल्लाह की जात और सिफात को बोलना, आखिरत को बोलना, ये हर मुसलमान के जिम्मे है। जो लोग आखिरत भुला देते हैं, अल्लाह का दैवी निजाम भुला देते हैं, तो उनकी जिंदगियां बर्बाद हो जाती हैं। अजाब का जायका इसलिए मिलेगा कि वो आखिरत को भूल गए, हिसाब किताब को भूल गए। बीमा नसु यौम अल हिसाब, इसलिए बुजुर्गों और भाइयों ये जरूरी है कि हम ईमान को बोले सुने। जहां ईमान की मजलिस हो आदमी तालिब बनकर जाए, कोई भी कहने वाला हो, कोई भी बात करने वाला हो, अगर वो ईमान को, ईमान बिल गैब को, आखिरत को, अल्लाह की रजा कहाँ है, अल्लाह की नाराजगी कहाँ है, इसको बोल रहा है, समझ रहा है, समझा रहा है, सुन रहे हैं, तो अजमत के साथ आदमी आगे बढ़े। क्यों? जो लोग इसकी तरफ आगे बढ़ेंगे, अल्लाह उनके दिलों में हिदायत का नूर देंगे, और जब हिदायत का नूर मिलेगा तो अल्लाह ताला के लिए अमल करना, उसकी इताअत करना, उसकी नाफरमानी से बचना अल्लाह ताला आसान कर देगा। सहाबे किराम शराब के आदि थे, ईमान से पहले, ईमान और इस्लाम से पहले शराब के आदि थे। आप सल्लल्लाहु अलैहि वसल्लम की बैसत जिस माहौल में हुई वहां शराब आम थी, और जो जिसके पास जितनी पुरानी शराब उतना बाइज्जत समझा जाता है, और उसकी कई किस्में थी, एक नहीं सैकड़ों नाम थे उसके, लेकिन जब ईमान को अपनाया, आखिरत को बोला, आखिरत को यकीन में लाए, अल्लाह सच्चे हैं, अल्लाह की बात सच्ची है, ये बात दिल में जमी, तो अल्लाह ताला ने जब उनको हुक्म दिया, एक हुक्म दिया पहला कि देखो अल्लाह की इबादत के लिए नशे में मत आओ, नशे में मत आओ। तो चौकन्ना हो गए, भाई जा रहे हैं अल्लाह की इबादत के, जिस अल्लाह का यकीन बिठाया उसकी इबादत के लिए जा रहे हैं, साफ सुथरे जाएंगे, अच्छी पोजीशन में जाएंगे, नशे की हालत में नहीं जाएंगे। अल्लाह ताला ने इसके बारे में फरमाया कि देखो शराब जुआ ये तुमको शैतान इसके जरिए से तुम्हें दुश्मनी और फूट डालेगा, और शैतान तुमको सही रास्ते से दूर कर देगा। तो ये जहन बनाया कि ये शराब और जुआ ये तो बहुत बुरी चीज है, और का इसका नफा है इसमें, लेकिन नफे के मुकाबले में नुकसान बहुत बड़ा है। जो आदमी शराब पिएगा तो अल्लाह ताला दोजख के अब बहुत बदबूदार पानी उसे पीना पड़ेगा। बुजुर्गों और भाइयों, सहाबाए किराम पर जब आखिरी चीज नाजिल हुई, देखो पहल अंतुम मुंतहून, शराब की हुरमत मदीना जाने के बाद नाजिल हुई, अल्लाह ताला ने जब कहा पहल अंतुम मुंतहून, अब कहीं बात करोगे कि नहीं, रुकोगे? बस ईमानी इस्तेदाद पैदा हो गई थी। यूं कहते हैं कि जो घरों में थी वो अब घरों से बाहर निकल गई, जो हाथ में थी वो नीचे गिराई गई, और जब अल्लाह ताला के हुक्म नाजिल हुआ और मदीने में आवाज लगी कि आज से शराब हराम है, तो मदीना में शराब ऐसी बही है जैसे बारिश के जमाने में पानी बहता है। दिल दादा थे वो, لیکن اللہ کی محبت اور عظمت بیٹھنے کے بعد اللہ کے حکموں پر اس کے طاعت پر چلنا ان کے لیے آسان ہو گیا. اسی لیے اس محنت میں پہلی صفت ایمان بتائی جاتی ہے, بھائی ایمان کی محنت کرو. اور ایک ہے ایمان کی تقریر میں جو بول رہا ہوں, ایک ہے ایمان کی محنت. محنت کیا ہے کہ محلے میں چلے, اطراف میں چلے, اس کام میں ایسی ترتیب ہے کہ اپنی ذات سے لے کر عالم کے سنورنے کا انتظام اللہ تعالیٰ نے کیا ہے. اپنی ذات سے پابند ہوگا, محلے کو سنورنے کے لیے روزانہ 2.5 گھنٹے کے ذریعے سے محنت کرے گا, گھر کی تعلیم کے ذریعے سے گھر اور اولاد کو سنورنے کی محنت کرے گا, گھر والوں کا ذہن بنائے گا, اللہ اور اس کے رسول کے وعدے سنائے گا, اللہ اور اس کے رسول کی وعیدیں سنائے گا, تو بچوں میں, اولاد میں, گھر والوں میں, عورتوں میں یہ بات پیدا ہوگی کہ بھئی یہ چیز صحیح ہے, یہ چیز غلط. اس سے اللہ خوش ہوتے ہیں, اس سے اللہ ناراض ہوتے ہیں. اس سے نبی خوش ہوتے ہیں, اس سے نبی ناراض ہوتے ہیں. یہ بات پیدا ہوگی. مسجد میں مصلیوں کو تعلیم کے ذریعے سے مصلی سمجھ جائیں گے, وہ فضائی کا علم سنیں گے, اور 2.5 گھنٹے کی محنت سے گھر گھر کی ملاقات کے ذریعے سے فرد فرد کے اندر میں فکر پیدا ہوگا, اور ان کو ان کی نیت سے نہیں جانا, اپنے اندر ایمان کو اتارنے کی نیت سے جانا, اور ان کے سامنے اللہ کے وعدوں کو بولنا. آج آنکھوں سے اجل ہے, لیکن اللہ کہتے ہیں میں قدرت والا ہوں, تمہاری دو زندگی دو موت میں نے بنائی ہے, تمہاری زندگی اور موت کے درمیان کی زندگی بھی میں نے بنائی ہے, تو بتاؤ یہ دونوں بارڈر میرے قبضے میں ہے, تو بیچ کی چیزیں کسی اور کے قبضے میں ہوگی؟ یہ انسان کی نظر کا دھوکہ ہے. کیونکہ اسی لیے ایمان جو دل میں بیٹھتا ہے وہ چار راستوں سے. حضرت مولانا محمد الیاس صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ چار راستوں سے دل میں بات جاتی ہے, ان چار راستوں کی نگرانی کرو. کوئی غلط چیز جائے فوراً اس پر بریک لگاؤ, اسے ٹوکو. آنکھوں سے دیکھ کر, زبان سے بول کر, کانوں سے سن کر, دماغ سے سوچ کر بات دل میں جاتی ہے, اور دل تاثر لیتا ہے. ایک مثال دوں بھائی, سونے والے جاگ جاؤ, ابھی جاگ جاؤ گے, دیکھو. ایک مثال دیتا ہوں, ایک آدمی جنگل میں جا رہا ہے, اس نے محلے میں کتابوں میں پستک میں اجدہے کی بات سنی کہ اجگر جو ہوتا ہے بہت ڈینجر ہوتا ہے, اور جب وہ ڈستا ہے تو آدمی مر جاتا ہے. وہ بہت جنگلوں میں جو ہے وہ بڑے بڑے بھی ہوتے ہیں, آدمی بھی نکل لیتے ہیں. ابھی آدمی جنگل میں جا رہا تھا, یکایک دیکھا کہ اس کی پونچھ جو ہے وہ یہاں ہے, اور وہ اس کا منہ اس درخت کی آڑ میں ہے. آنکھ نے دیکھا, زبان بولی سانپ, او کان نے سنا سانپ. اب اتنا زبان کا بولنا اور کانوں کا سننا, آنکھوں کا دیکھنا, دماغ سوچتا ہے, اور سوچنے کے بعد وہ سارے تاثرات دل میں چلے گئے. وہ جائیں گے نہیں جائیں گے؟ اب یہ ہے, دکھائی پڑ رہا ہے کہ یہ سانپ کی شکل ہے, اور یہ اس کی لمبائی ہے, یہ اس کا کلر ہے, اور اس کے ساتھ اس کا نقصان ہے, یہ دکھائی پڑ رہا ہے. لیکن کہ بھائی مجھے تو اپنی منزل طے کرنی ہے, وہ تو درخت کے اس طرف ہے, لیکن راستہ وہیں قریب سے ہو کر جاتا ہے. وہ آدمی اپنی سواری پر ہے تو اپنی سواری کو تیز کرتا ہے, اور اس درخت کے پاس سے ہوتے ہوئے گزرتا ہے. وہاں دیکھتا ہے کہ اس کا جو سر ہے وہ کسی نے کاٹ کر الگ کر دیا ہے. سانپ ہے لیکن سر کٹا ہوا ہے. اب انسان کی آنکھ کی نظر نے फिर उसको बताया कि देखो सांप तो है लेकिन सर कटा हुआ है। वो कान ने सुना सांप तो है लेकिन सर कटा हुआ है। जबान यही बोली, कानों ने यही सुना, आंख ने ये देखा। अब दिमाग में जो अगला तासुर था वो रहेगा? ईमानदारी से बोलो, नहीं रहेगा। ला इलाहा इल्लल्लाह ये बात है। दुनिया की तमाम शक्लें, तमाम चीजें नफा और नुकसान में अल्लाह के हुक्म की मोहताज है। अगर अल्लाह का हुक्म उससे हटा हुआ है तो वो चीज ना आपको नफा दे सकती है ना नुकसान दे सकती है। लेकिन ये इतना बोलने से नहीं होता, इसको यकीन में लाने के लिए उसकी मेहनत है कि आदमी मेहनत करे और खुद अपनी फिक्र से मेहनत करे। भाई ओ भाई भाई भाई ओ भाई, तो एक मेहनत है कि जिसको दिल में उतारना है, और ये उतारने के लिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर बयान करने वाला कौन होगा? आपके इल्म के आगे सब हर निगुम है। उम्मीद थी लेकिन सबको सबक पढ़ा गए मोहम्मद रसूलुल्लाह। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में यकीन करना है। जो आपने जबान से बोला है वो आपका बोल नहीं है, वो अल्लाह का बोल है। आपने जो फरमाया वो चीज ऐसी है जैसे वो है। आदमी की नजर धोखा खाएगी। एक साहबिया का बच्चा मर गया, इंतकाल हो गया, इंतकाल रोजाना होता है, रोजाना बच्चे पैदा भी होते हैं, रोजाना इंतकाल भी होता है आदमियों का। खैर उसका बच्चे का इंतकाल हो गया, तो बच्चे के इंतकाल पर माँ को सदमा होता है। उस सदमा था, सबर का दामन थामे हुए थी लेकिन याद आती थी बार बार। अल्लाह के नबी ने फरमाया तेरे बच्चे को मैं जन्नत में देख रहा हूँ, तू कहे तो मैं बताऊं तेरा बच्चा जन्नत में खेल रहा है। तो सहाबिया कहने लगी या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपने इरशाद फरमा दिया, आपने बता दिया, मैंने यकीन कर लिया है। हो सकता है कि मेरी नजर धोखा खाए, आपकी नजर धोखा नहीं खा। यकीन लेना है, इसके लिए मेहनत है। जो मेहनत करेगा वो लेगा। अल्लाह के यहाँ शक्लें नहीं है देखी जाती, माल नहीं देखा जाता, सलाहियत नहीं देखी जाती। इसके अंदर में सच्ची तलब है तो अल्लाह ताला, और उसके लिए सही मेहनत है तो अल्लाह उसके दिल में डालेंगे। अबू जहल और अबू लहब बड़े होशियार थे, इंटेलिजेंट थे। अबू लहब के बारे में तो बहुत खूबसूरत भी था, माल वाला भी था। वलीद बिन मुगैरा ये भी माल वाला था, औलाद भी थी, लेकिन उनके अंदर में तलब नहीं थी तो अल्लाह ताला ने उनको अपनी रहमत से दूर कर दिया। तलब नहीं थी ठीक है, लेकिन नबी के काम के भी मुखालिफत पर आ गए और नबी के सामने, नबी की खबर के सामने इश्कालात और एतराजात करने लगा। एक मरतबा आया, नबी जी आप कह रहे हो मोहम्मद, आप जो कह रहे हैं वो लोगो सुनो, वहां जंगल में से कुछ हड्डियां बोसीदा लाया पुरानी, और यूं हाथ से यूं यूं यूं करके पाउडर बना के यूं नीचे का, तो देखो ये तो हड्डी है, ये पाउडर है, इसको कौन जिंदा करेगा? बोलो तुम्हारी समझ में आता है? तो लोगों को यूं हंसावे। यासीन शरीफ में मैं युहिल इज़ाम वहिया रमीम, उसने यूं कहा कौन जिंदा करेगा इन हड्डियों को, वो तो वो सीधा हो गई। तो अल्लाह ताला ने इसका जवाब दिया, नबी जी आप उसको कहो कुल युहयीहल्लज़ी अंशअहा अव्वल मर्रा, उससे कहो कि जिसने उसको पहली बार इसको वजूद दिया है ना, वही उसका वजूद देगा। ये हड्डी इस शक्ल में बनने से पहले ये तो पानी की शक्ल में था, तुम तो कुछ भी नहीं थे। इसलिए इंसान अल्लाह के सामने हुज्जत करता है, हालांकि वो नहीं जानता कि दुनिया में आने से पहले वो कुछ जानता नहीं था। तो अल्लाह ने उसके असबाब दिए, अल्लाह ताला ने उसके लिए आंखें दी, जबान दी, कान दिए, दिमाग दिया, दिल दिया। अब ये कहता है मैं यबीन इजाम वही रमीन, इन हड्डियों को बोसीदा होने के बाद कौन जिंदा करेगा? तो उससे पूछो भैया, चाहे तुम मुल्क के सदर हो और चाहे तुम आलम के सदर बने हो, ठीक है, तुम्हारे आने का रास्ता भी एक ही है, जाने का रास्ता भी एक ही है। दुनिया में बड़े बड़े लोग आए जिन्होंने सारी दुनिया पर हुकूमत की, सुलेमान अलैहिस्सलाम आए, कारून है, नमरूद है, शद्दाद है, ये लोग आए दुनिया में, लेकिन अपनी जगह से उतर कर रास्ता खाली करके गए। सिकंदर जो बादशाह था, जिसने सारी दुनिया पर, सिकंदर ज़ुल्करनैन, जिसने सारी दुनिया पर हुकूमत की, जब उसका इंतकाल हुआ तो उसने वसीयत की, देखो भाइयों, मेरा इंतकाल हो जाए तो मेरे जनाजे के में मेरे कफन से मेरे हाथ दोनों बाहर रखना, ताकि लोगों को पता लग जाए सारी दुनिया पर हुकूमत कर रहा था, दुनिया से जा रहा है तो खाली हाथ जा रहा है, खाली हाथ जा रहा है। तो अब ये कहता है मैं यही इजाम वही रमीन, कौन इन हड्डियों को बोसीदा होने के बाद जिंदा करेगा? तो उस भैया को पता नहीं है कि दुनिया में आने से पहले तुम तो पानी की शक्ल में थे, उस पानी में अल्लाह ने उसके जम्स रखे थे, उस जम्स के बारे में फैसला हुआ मुखल्लका बनाने का, तो तुमको वहां उस महफूज जगह में अल्लाह ताला का एक निजाम चला और वो पानी आहिस्ता आहिस्ता एक शक्ल इख्तियार करने लगा। अल्लाह ताला शानू ने उसको खून का खून बनाया, 40 दिन के बाद फिर उसको लोथड़ा बनाया, गोश्त बनाया, उसी पानी में, उसी गोश्त में, उसी खून में अल्लाह ने हड्डियां भी रखी थी, अल्लाह ने आंखें भी रखी थी, अल्लाह ने जबान भी रखी थी, उसमें असली भी रखी थी, पसली भी रखी थी, पेट भी रखा था, गुर्दा भी रखा था, और मर्द है या औरत है तो उसकी तमाम तमाम तमाम खासियतें अल्लाह ने उसी लोथड़े में रखी। और फिर उसमें ये गोश्त के लोथड़े में फिर अल्लाह ने हड्डियों को अलग कर दिया, जॉइंट को अलग कर दिया, और फिर उसके बाद उसका चेहरा उसी गोश्त में से फाड़ा, फिर उसकी उस गोश्त में से फाड़ कर आंखें लगाई और उसमें कान की एक शक्ल खींच कर कान बेहतरीन बनाए, होंठ बनाए, अंदर जबान बनाई, दांतों की इस्तेदाद बनाई कि भाई अभी इसको शुरू में दांत देंगे तो इसकी मां के छाती काट खाएगा, तो अल्लाह ताला ने उसको शुरू में दांत नहीं दिए, आहिस्ता आहिस्ता अल्लाह ने ये पूरा निजाम चलाया और किसी का दखल नहीं है। इसीलिए अल्लाह कहते हैं अल्लाहुल्लज़ी खलक़कुम, अल्लाह ही वो जात है जिसने तुमको बनाया, तुम्मा रज़क़कुम, फिर तुमको रोटी दी, उस पानी को बढ़ाने का फैसला हुआ तो अल्लाह ने इसका कनेक्शन जोड़ दिया नाप के रास्ते से, लो इसकी नाप के रास्ते से बढ़ाओ, एक पाइप लगा दी और ऐसी पाइप के जिसमें पाइप पाइप का पूरा फिटिंग कर दिया, वहां पहुंचता रह गया, हड्डियों में भी पहुंचेगा और दिमाग में भी पहुंचेगा, खाली इसमें यहां से यहां तक में तकरीबन 52 जॉइंट लगाए जाते हैं, 52 जॉइंट, और यूं पूरे बदन में अल्लाह ताला ने 360 जॉइंट रखे। इसीलिए सरकारे मदीना, ताजदारे मदीना, फखरे दो आलम अहमद मुस्तफा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम फरमाते, रोजाना हर आदमी पर अपने बदन के हर पार्ट की तरफ से, हर जॉइंट की तरफ से सदका वाजिब है। صحابہ نے عرض کیا یا رسول اللہ 360 جوڑ آپ فرما رہے ہیں, 360 ہمارے تو کھانے کے ٹھکانے نہیں ہے, ہم صدقہ کیسے کریں؟ اللہ کے نبی نے کتنا آسان طریقہ بتایا, سبحان اللہ ایک مرتبہ کہنا صدقہ ہے, الحمدللہ ایک مرتبہ کہنا صدقہ ہے, اللہ اکبر کہنا صدقہ ہے, سلام کرنا صدقہ ہے. ہم سلام نہیں کرتے, کتنا بڑا مجمع ہے, اگر اس میں مسلمان مسلمان کو سلامتی کی دعا دے, السلام علیکم, السلام علیکم کیا ہے؟ صدقہ ہے. لیکن غفلت میں سلام نہیں کرتا, بھائی بھائی کو سلام نہیں کرتا, شوہر بیوی کو سلام نہیں کرتا, وہ کہتے ہیں آپ نے بھائی نے سلام کروانی, تو بڑا ہو گیا. امی جان عائشہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, فرماتی ہے کہ جب بھی رسول اللہ صلی اللہ علیہ وآلہ وسلم گھر میں تشریف لائے آپ نے ہمیشہ سلام کیا ہے. تم ان سے بڑھ گئے, بلکہ مدینہ منورہ میں جانے کے بعد میں رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی صدا یہ تھی, یا ایہا الناس افشوا السلام, او لوگو سلام کو عام کرو, سلام کا رواج دو, واطعموا الطعام, اور لوگوں کو کھانا کھلاؤ, لوگوں کو کھانا کھلاؤ. کھانا کمال نہیں ہے, کھلانا کمال ہے, کھانے کی کہیں فضیلت نہیں ہے, کھلانے کی فضیلت ہے. کھانا کھلاؤ, واطعموا الطعام, وصلوا الارحام, اور لوگوں رشتہ داریوں کا لحاظ رکھو, رشتہ داریوں کا لحاظ رکھو. پہلا رشتہ انسان کا ماں باپ سے, اسے ہے بولو, وہ اس کے وجود کا سبب بنے. اور اگر یہ ایمان والا ہے اور فرما بردار ہے, اگر یہ ہوش میں آیا, عقل مند بنا, بڑا ہوا, اپنے ماں باپ کو محبت کی نظر سے دیکھے, تو روزانہ مقبول حج کا ثواب لے گا. صحابہ نے کہا یا رسول اللہ روزانہ 100 مرتبہ دیکھے تو روزانہ 100, کہا ہاں اللہ کے پاس بہت ہے دینے کے لیے, کہا کم ہے, اللہ اکثر. کیا ہم اپنے ماں باپ کو محبت بھری نگاہ سے دیکھتے ہیں؟ جو دیکھتے ہیں وہ اللہ کا شکر ادا کرتے ہیں. وہ غفلت ہو گئی, چلی گئی, وہ چلے گئے دنیا سے, تو کہا ان کے لیے کثرت سے استغفار کرے, ان کے رشتے داروں سے اور ان کے دوستوں سے اچھا سلوک کرے, یہ حکم ہے. اگر نافرمانی ہوئی تو کثرت سے ان کے لیے استغفار کرے اور ان کے لیے دعائے مغفرت کرے, تو اللہ تعالیٰ فرما برداروں میں لکھ دیں گے. حضرت تھانوی رحمت اللہ علیہ نے لکھا ہے کہ تمام بزرگوں کی بزرگی حسن خاتمہ پر موقوف ہے, لیکن ماں باپ کی بزرگی چاہے وہ کیسے ہی ہو نس سے قطعی سے ہے, قرآن کی پکی بات ہے. قرآن میں جس کا درجہ بتایا نا, قرآن میں اللہ تعالیٰ نے ماں باپ کے بارے میں فرمایا وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّا وَبِالْوَالِدَيْنِ احْسَانًا, اور آگے تعلیم بھی, ابھی تو تو چھوٹا ہے, اب بڑا ہو گیا, اب تیری عقل چلنے لگی, آنکھیں تیز ہو گئی, کان تیز ہو گئے, بدھی بھی زیادہ آ گئی, ایسا لگتا ہے کہ میرے کو جو چیز سمجھ پڑتی ہے میرے ماں باپ کو نہیں سمجھ پڑتی. تو کبھی ایسا مت کہنا کہ ابا تمہیں سمجھ نہ پڑے. وہ تو تیرے وجود کا سبب ہوئے ہیں, اللہ نے عقل بھی مختلف تقسیم کی ہے. حضور اکرم صلی اللہ علیہ وسلم کے زمانے میں ایک صحابی تھے حضرت عمران, ان کے والد تھے حسین, ان کے والد کا نام حسین تھا, سواد تھے حسین, वो हुजूर के नवासे हुसैन वो तीन थे, और हमको कुरान में इसकी रियायत करनी जरूरी है, इसलिए अल्लाह के रास्ते में निकल कर कुरान भी सही करो, इसमें भी लगो, इससे भी हिदायत का नूर मिलेगा। कुरान सही करो, जबरदस्त के फर्क से माना बदल जाते हैं। अब कहो कि अशरफ बकरी चराता है, अशरफ बकरी चराता है, लफ्ज वही रहने दो, चे पर से जबर हटाकर जबर को पेश बना दो, उसके माना बदल जाते हैं, अशरफ बकरी चुराता है। तो ये तो उर्दू जबान में इतना बदल जाता है जबर देर के फर्क से, तो कुरान तो अरबी जबान में है, तो कुरान को तो कितना सही करना चाहिए। नमाज में पढ़ता है सिराप अल्लज़ीन अनअमता अलैहिम। अब पूछो कोई आदमी उलमा से कि अगर अनअमता के बजाय अनअमतु पढ़े तो क्या होगा? ये मेहनत तो ऐसी किसी सब चीज की तरतीब लगी हुई। अब बड़े हो गए नहीं जाते मदरसे, ठीक है इसमें इसमें ठीक कर ले, रोजाना वक्त दे अपने अंदर दीन की इस्तेदाद बढ़ाने के लिए, रोजाना वक्त दे दीन को, फिर अल्लाह बढ़ाते हैं, फिर अल्लाह चेहरा नहीं देखते। वो तो बिलाल हबशी है, अल्लाह उनको नबी का महबूब बना देते हैं, सहाबा का महबूब बना देते हैं। बिलाल पहले ईमान लाए, उमर बाद में लाए, तो उमर बिलाल को कहते थे सैयदुना बिलाल, ये कहते थे सैयदुना बिलाल, बिलाल यहाँ आ जाइए। अल्लाह ये नहीं देखते, माल नहीं देखते, सलाहियत नहीं देखते, उसके अंदर की तलब देखते हैं। इसलिए बुजुर्ग और भाइयों, हमारे अंदर में सच्ची तलब पैदा करना ये बहुत जरूरी है, और उसके लिए अपने आप को आगे बढ़ाना। मोहल्ले की मस्जिद में बात कर, कोई भी बात कर रहा हो, अगर ईमान आमान की आखिरत की बात कर रहा है तो आदमी ध्यान तवज्जो से सुने, बेपरवाह ना बने, बेपरवाह ना बने, अल्लाह से ज्यादा बेपरवाह कुछ नहीं है। सारे बंदे भी नाफरमान हो जाए तो अल्लाह का कोई नुकसान नहीं होगा, सारे बंदे इताअत पर आ जाएं तो अल्लाह की बुजुर्गी और अल्लाह की बड़ाई में कोई फर्क नहीं आएगा। ये तो इंसानों के अपने अमल है, उन अमल का नतीजा मुरतब होगा, अच्छे अमलों का नतीजा अच्छा होगा, बुरे अमलों का नतीजा बुरा होगा। सुभान अल्लाह, हद से बड़ा है अमल की तराजू में, और अगर आदमी गीबत करे तो वो इतना बुरा है कि समंदर में डाले तो समंदर मीठा समंदर कड़वा हो जाए, एक लफ्ज तो जबान से सुभान अल्लाह इतना कहा है, और किसी के बारे में पीठ पीछे बुराई की है तो वो अमल इतना बुरा है। एक मतलब उम्मी जान आयशा रजी अल्लाह तआला अन्हा ने आप सल्लल्लाहु अलैहि वसल्लम के पास बैठी हुई थी, और एक और जो उनके पहचान वाली थी, अभी नाम में भूल गया, उनके बारे में यूं कहा या रसूलल्लाह, वो आ रही है, वो उनके छोटे कद होने को यूं इशारा करके बताया, अल्लाह के नबी ने रहबरी फरमाई, आयशा तूने ऐसी बात कही है कि अगर मीठे समंदर में डालो समंदर में तो समंदर कड़वा हो जाए। क्या हम लोग ख्याल रखते हैं? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ईमान को नुकसान देने वाली चीजों के बारे में रहबरी फरमाई है कि मैं ईमान की बात बोल रहा हूं, उसको लोगों को दावत भी दे रहा हूं, लेकिन कहां नुकसान होता है इसको भी बचाना जरूरी है। वह आदमी जेब में पैसे तो भर रहा है लेकिन कोई सुराख हो रहा है, इसका भी तो ध्यान रखना जरूरी है, वरना सारा निकल जाएगा। इसे अल्लाह के नबी ने सहाबा को एक सवाल किया, बताओ मुफलिस कल्लाश मुफलिस कौन है? साहबन का या रसूलल्लाह, हम तो मुफलिस उसको जानते हैं जिसके पास न कपड़ों का ठिकाना हो, न पैसों का ठिकाना हो, न खाने का ठिकाना हो, गरीब गरीब आदमी को हम मुफलिस कहते हैं, जिसके पास रोटी कपड़ा मकान कुछ ना हो। اللہ کے نبی نے اس کو کنورٹ کیا. ہم کا جانتے ہو میری امت کا مخلص وہ ہے کہ جو قیامت کے دن بہت ساری نیکیاں لے کر آئے گا. اگر پہاڑ پر رکھ دے تو پہاڑ ڈھک جائے, پورے کور کر لے اتنی نیکیاں. لیکن کسی کو گالی دی ہے, کسی کا حق دبایا ہے, کسی کا پیسہ دبایا, کسی کو برا بھلا کہا, کسی کی غیبت کی ہے, تو وہ سب حق والے قیامت کے دن کھڑے ہوں گے اور کہیں گے باری تعالیٰ اس نے میرا زمین دبائی ہے, اس نے میرا پیسہ دبایا ہے, تو اچھا بھائی اس کی نیکیوں میں سے تول کر اتنا نکال کے اس کو دے دو. وہ کہے گا پروردگار بہت گالیاں دی تھی مجھے, چلو اس کی نیکیوں میں سے اتنا دے دو. تو سب نیکی کو ایک ایک کر کے سب جو ڈھیر تھا وہ سب ختم ہو جائے گا, پھر بھی حق والے باقی رہیں گے. پروردگار ہمارا بھائی ٹھہرو, ان کے جو گناہ ہے وہ اس پر ڈالو, ان پر سے بوجھ یوں ہلکا کر دو اور اس پر ڈالو. دوسرا کہے پروردگار کا اس کے گناہ جو ہے وہ اس کو اٹھا کر اس کو دے دو. جب سب نمٹ جائے گا تو یہ آدمی خالی ہاتھ رہ جائے گا اور دوسروں کا بوجھ لے کر اس سے کہا جائے گا جا اپنی میا ہابیا میں چلا. اسلام میں اتنا میں مسلم بھی حق پہچاننا, ماں باپ کون ہے, پڑوسی کون ہے, رشتہ دار کون ہے. اللہ کے نبی نے راستوں کا حق بتایا, جانوروں کے حق بتائے. اللہ کے نبی نے صحابہ سے فرمایا اللہ تعالیٰ نے ایک عورت کو اس وجہ سے عذاب دی کہ اس نے ایک بلی پال رکھی تھی اور اس کو باندھ کے رکھا تھا, نہ اس کو چھوڑا کہ وہ خود ہی پیٹ بھر لیتی, نہ اس کو دودھ پلا, نہ اس کو کھانا دیا. اللہ نے کہا میری ایک مخلوق کو تم نے ایسے ہی کیوں باندھ رکھا ہے. تو اس کی وجہ سے اس عورت کو اللہ نے جہنم میں داخل کیا. جانوروں تک کے حقوق بتائے, راستوں کے حقوق بتائے. صحابہ سے ایک مرتبہ کہا یا رسول اللہ صلی اللہ علیہ وسلم نے کہ راستے میں نہ بیٹھا کرو. کہا یا رسول اللہ ہمیں اس کے بغیر چلتا نہیں ہے, ذرا بیٹھتے ہیں. تو آپ نے فرمایا آخر طریقہ حق تو راستوں کو اس کا حق دو. کہا یا رسول اللہ کیا حق ہے؟ کہا بھولے ہوئے کو راستہ بتاؤ, بھولے ہوئے کو راستہ بتاؤ, بوجھل والے کا بوجھ اٹھاؤ, بوجھل والے کا بوجھ اٹھاؤ, اور ناگوار چیز سامنے آ جائے تو نظر نیچی کر لو. ایسی چیز جس سے ایمان کو نقصان پہنچے, تو ناگوار چیز نظر آ جائے تو نظر نیچی کر لو. آج تو لوگ چوراہوں پر ناگوار چیزیں دیکھنے کے لیے جاتے ہیں. تو وقت فلانے بریج پر جا کے کھڑے رہیں گے, وہاں لتار ماریں گے, وہاں دیکھیں گے. ارے بھیا تیرے ایمان کو نقصان ہو رہا ہے, یہ آنکھ کا عمل کوئی معمولی نہیں ہے. اللہ کے نبی نے فرمایا کسی غیر محرم پر نظر پڑے اور پہلی نظر میں آدمی پڑتے ہی نیچی کر لے اللہ کے خوف سے, تو اللہ اس کو ایسی عبادت کی توفیق دیں گے جس کی حلاوت اور مٹھاس اس کا دل محسوس کرے گا. اور اگر اس نے بریک نہیں لگائی, اللہ نے بریک دی تھی, آنکھوں پر بریک ہے, اس کے جو ہے نا کیا کہتے ہیں یہ پلکیں ہیں نا, پلکیں یہ بند کر سکتا ہے. اندر گالی آتی ہے تو اللہ نے لاک دیا ہے, بند کر بند کر چپ رہے دیا ہے نا. اور تجھے پاؤں دیے ہیں, وہاں سے ہٹ جا, رخ بدل دے. ورنہ آدمی جب آنکھوں کا استعمال غلط کرتا ہے تو پھر ایمان کڑوا ہو جاتا ہے, ایمان کی مٹھاس نکل جاتی ہے, پھر عبادت میں حلاوت نہیں آتی ہے, پھر نماز میں جی نہیں لگتا ہے. اسی لیے مولانا الیاس صاحب رحمت اللہ علیہ کہتے ہیں جب نماز کے لیے آؤ مسجد میں تو اپنی نظر کو بچاتے ہوئے آؤ, ورنہ نماز جو اللہ کی سب سے بڑی عبادت ہے وہی کہ اگر تم نے نظر کی حفاظت نہ کی تو نماز میں وہی شکلیں وہی چیزیں سامنے آتی رہتی. اور نماز اچھی بناوے آدمی کہ بھئی نظر کی مشق کرے, جہاں اس کو لگانا ہے وہیں رکھے, رکوع میں کہاں رکھنا ہے, سجدے میں کہاں رکھنا ہے اور قیام میں کہاں رکھنا ہے, آدمی اس کی مشق کرے. تو اس میں ایک بہترین نظام ہے, اللہ نے ایک محنت دی ہے اور اس محنت کے ذریعے سے یوں کہتے ہیں یہ ہماری ذمہ داری ہے کہ سب انسانوں کو اللہ تعالیٰ کی محبت اور اللہ تعالیٰ کے انعامات اور اللہ کے احسانات اور اللہ تعالیٰ کے فضل کا اس کو لوگوں میں بولے, لوگوں میں بولے, چل پھر کر یاد دلائیں اور اللہ کے عذاب سے ڈرائیں اور دنیا کے انسانوں کو بتائے تم تین چیز تک تو متفق ہو, چوتھی اللہ کی خبر ہے, اس پر بھی یقین کرو. تمہاری دو زندگی ہے, تمہاری دو موت ہے. ایک موت تو وہ تھی کہ تم پانی کی شکل میں تھے, اللہ تعالیٰ نے تمہارا جسم بنایا, 4 مہینے میں جسم تیار ہو گیا, اللہ نے فرشتے کو روح لے کر بھیجا کہ جاؤ اس میں روح ڈالو, یہ مخلقہ ہے. تو اس میں روح ڈالی, جب روح ڈالتا ہے تو اللہ فرشتہ پوچھتا ہے اللہ پاک کتنی عمر لکھوں, یہ روح کتنے سال تک زندہ رہے گی, کہا لکھو 71 سال اور 2 مہینے زندہ رہے گی. اس کو دیکھے یہ 100 سال, اس کو دیکھے یہ 30 سال, اس کو دیکھے یہ تو پیدا ہوتے ہی 2 سانس لے گا بس پھر چلا جائے گا. تو فرشتہ زندگی لکھتا ہے, روزی لکھتا ہے, بہت سو کی روزی وہ جو ماں کے پیٹ میں ملی, ابھی ماں کا دودھ کا ایک قطرہ بھی نہیں ملا, سانس لیا چل لیا. اور بہت سو کو اللہ نے ماں کی گود بھی دی, وہ ماں جس کی محبت اور جس کی ممتا یہ تھی کہ سردی میں وہ خود گیلے میں سو جاتی تھی, بچے کو سوکھے میں سلاتی, وہ ماں جو پہلے بچے کو کھلاتی تھی پھر خود کھاتی, وہ ماں جب اس کے پیٹ میں درد ہو جائے تو ماں بے چین ہو جاتی تھی, اس کا کھانا بھول جاتی تھی. اس ماں کے دل میں محبت کس نے ڈالی, کس نے ڈالی؟ تو یہ لکھا کہ میں اس کی روزی لکھو. اور کیا لکھے؟ دیکھ اس کی موت لکھتی, اس کی روزی لکھتی, اور پوری زندگی کی روزی لکھی ہے. تفصیل یاد نہیں رہی, ایک کتاب ہے حیات الحیوان, اس میں یہ تفصیل ہے کہ انسان 60 سال زندہ رہے تو کتنا اناج کھاتا ہے, کتنا پھل کھاتا ہے, کتنا اللہ کا پانی پیتا ہے اور کتنا آکسیجن لیتا ہے اور کتنا کپڑے استعمال کرتا ہے. یہ صرف ایک اندازہ لگایا ہے کہ 60 سال میں انسان اتنا پانی پیتا ہے, 60 سال میں اتنا انسان اناج کھاتا ہے, 60 سال میں انسان اتنے پھل کھاتا ہے, 60 سال میں انسان اتنی چیزیں استعمال کرتا ہے. اور پھر استعمال کرنے کے بعد انسان بھول جائے, اللہ ہی بھول جائے, ذکر ہی بھول جائے, اللہ کا نام لینا ہی بھول جائے, اس کی نماز پڑھنا ہی بھول جائے, اس کے بندوں میں چل پھر کر اس کی بات بتانا ہی بھول جائے, تو دنیا میں آنے کا چکر کیوں تھا بھیا؟ کیا کھانے پینے کے لیے تھا؟ تو کھانے پینے کے لیے تو دنیا میں بہت سے مویشی ہیں, کھایا پیا, بچے پیدا کیے, چل دیا, مر گئے. اس لیے وہ انسان جو اللہ کی بات پر کان نہیں دھرتے, اللہ ایسے انسانوں کے بارے میں کہتے ہیں انہوں ملا کل انعام, یہ تو جانور کی طرح سے ہے, بلہم اضل, جانوروں سے بھی زیادہ بھٹکے ہوئے ہیں, جانور اس سے بھی گھٹیا ہے. جانور تو اپنے مالک کا وفادار ہوتا ہے. اللہ نے قرآن میں گھوڑوں کی قسم کھائی, گھوڑے اللہ نے بنائے اور خیر اس کی پیشانی میں قیامت تک رہے گی. ان گھوڑوں کی قسم کھا کر اللہ تعالیٰ کہتے ہیں کہ وہ گھوڑے جس کو تو پیدا ہم نے کیا, اس کی ہڈیاں, اس کا مجاز, اس کی آنکھیں, اس کا بدن, اس کی چال, ये हमने उसको वजूद दिया है, लेकिन तू थोड़ा थोड़ा खाना खिलाता है, तेरे हाथ से वो खाना खाता है, चंदी डालता है, हाथ डालता है, तो तुझसे मानुस हो जाता है, तो वो तेरा इतना वफादार बन जाता है कि जब तू घर से निकले और वो किसी कमरे में बंद है और पांव की आहट महसूस करे, तो अगर वो सोया हुआ है तो उठ जाता है कि पता नहीं मेरे मालिक को अभी क्या जरूरत होगी। والعاديات ضبحا فالموريات قدحا فالمغيرات صبحا فأثرن به نقعا فوسطن به جمعا۔ پھر اللہ کہتے ہیں، یہ اللہ ان گھوڑوں کی قسم کھا کر کہتے ہیں، ان الانسان لربه لکنود، انسان بہت سرکش ہے، اس پر کوئی لگام ہی نہیں ہے، یہ لگام لگاتا ہی نہیں ہے۔ اسی لیے کلمہ ایک لگام ہے، کلمہ ایک بندھن ہے، کلمہ ایک قلادہ ہے۔ یوں کہتے ہیں لا الہ الا اللہ، اللہ کے سوا کوئی معبود نہیں، اللہ میں تیرا بندہ ہوں، تیرا غلام ہوں، تیرا بندہ ہوں، تیرے سوا اب کسی کو بڑا اور رب نہیں جانوں گا۔ پلے کا نقشہ تیرے پاس ہے، ساری دنیا کو تو پال رہا ہے، سمندروں میں مچھلیوں کو کوئی حکومت نہیں پال رہی ہے، بلکہ سمندروں میں ان کو تو روزی کا سبب بنایا، تمہاری غذا کا سبب بنایا۔ اور دیکھو مچھلی کا بچہ پیدا ہوتا ہے پانی میں، پانی میں پیدا ہوتے ہی تیرنا کون سکھاتا ہے بولو؟ اور چاروں پانی میں اللہ مچھلی بناتے ہیں، اس میں جان ڈالتے ہیں۔ آبے رواں کے اندر مچھلی بنائی تو نے، مچھلی کو تیرنے کو آبے رواں بنا۔ چالو پانی میں اللہ پروڈکشن چالو ہے، تم کر کے تو دیکھو۔ ہاں میرے بزرگوں، میرے بھائیوں، اسی لیے ہمیں بہت ضروری ہے کہ ہم ایمان کو سیکھیں، ایمان کی محنت کریں، اس کا ماحول بنائیں، مسجدوں میں تعاون کریں، جہاں یہ کام ہوتا ہو اس کا ساتھ دیں، اپنے اندر۔ بھائی پورا ہو رہا ہے تو تشکیل ہوگی، اپنے کو یہ چیز چاہیے تو محنت چاہیے، کیا کرنا پڑے گا بھائی؟ تقریر سے اتر جاتی تو اللہ کے نبی کی بڑھ کر تقریر کس کی ہو سکتی ہے؟ ایک تقریر کرتے تھے ہدایت پھیل جاتی، لیکن اللہ کے نبی نے محنت کی، اپنے بدن کو تھکایا، کتنا تھکایا۔ آپ مکی زندگی میں صبح کو گھر سے دعوت کی محنت کے لیے نکل جاتے، دوپہر تک گھر کو لوٹ کر نہیں آتے، تو آپ کی بیٹیاں آپ کو تلاش کرنے نکلتی، اور مکہ کی کسی گلی میں پاتی تو لوگوں نے آپ پر دھول ڈال رکھی ہے، آپ کے چہرے پر مٹی پڑی ہوئی ہے۔ وہ بیٹی آتی ہے، پانی لاتی ہے اور کپڑے سے منہ صاف کرتی ہے اور کپڑا صاف کرتی، اور یہ عرض کرتی کہ ابا جان یہ لوگ سنتے نہیں ہیں، ان میں کوئی طلب نہیں ہے، چھوڑ دو نا ان کا پیچھا۔ بیٹی صبر ہے، ایک محنت ہے، کیا ہے؟ محنت۔ تقریر کا نام تبلیغ ہے نہ محنت ہے؟ بادشاہ تو جذبات بنیں گے، اصل تو محنت ہے۔ اگر آدمی محنت کرے اور اپنے آپ کو تھکاوے، حضور نے تھکایا اپنے آپ کو، بہت تھکایا، آپ تھک جاتے، تو پھر اللہ تعالی نے کہا نبی جی آپ بہت تھک گئے ہو، رات کو ہمارے سامنے کھڑے ہو جاؤ تو ہم تمہاری تھکان دور کر دیں گے۔ ہم تھکان دور کر دیں گے تو نبی اللہ کے سامنے کھڑے ہو جاتے، آرام بھی کرتے، آرام بھی کرتے، تھک جاتے۔ آپ نے زخم بھی اٹھائے ہیں، آپ نے سر میں زخم اٹھایا ہے، آپ کے دندان شہید ہوئے ہیں، آپ کی پنڈلیوں پر، آپ کے پاؤں مبارک پر خون آیا ہے، آپ نے پتھر کھائے ہیں، آپ نے پیدل سفر کیا ہے۔ پیدل سفر مسلمان کو کہے تو کہ ہاں یوں جاؤں گا، باقی جماعت میں نیت کرو انشاءاللہ پیدل بھی جائیں گے. تو کہاں تک جائیں گے؟ ساری دنیا میں جائیں گے. کون لے جائے گا؟ کیسے لے جائے گا؟ انگلی پکڑ کے. بندے کی ہمت پر, بندے کی ہمت پر. بندہ اپنے بس کی کوشش کرے پھر اللہ تعالی کا حکم آ جائے گا. حدیثوں میں قصہ آتا ہے, بندے کی کوشش پر اللہ کی رحمت متوجہ ہوتی ہے. ایک آدمی بہت گنہگار تھا جس نے قتل و غارت میں اپنی زندگی پوری کر دی تھی, 99 تک وہ پہنچ گیا تھا. کسی آدمی کے پاس گیا, کسی راہب کے پاس, اور کہا بھائی میں تو بہت پاپی آدمی ہوں اور میرے لیے کوئی راستہ ہے, معافی ہو سکتی ہے, مجھے تو بہت ڈر لگتا ہے, اللہ کے پاس تو جانا ہے, مرے ہوئے تھے, زندگی دی, موت دے گا, پھر اس کے پاس جانا ہے, میں کیا جواب دوں گا, میری معافی کی کیا شکل ہوگا؟ اٹھ, تو تو اتنی بڑی پاپ کر کے آیا ہے, تیری وجہ سے یہاں بھی عذاب آ جائے گا, اٹھ یہاں سے. تو پھر وہ تو غصے میں تھا, 99 تھے, 100 پورے کر لیے, لیکن اس کے اندر میں ایک طلب تھی, ایک سچا شوق تھا, ایک اللہ کو راضی کرنے کا جذبہ تھا. تو پھر دوسرے کے پاس گیا, تو اس نے کہا بھائی دیکھو تیری بات تو صحیح ہے, لیکن میرے پاس اس کا کوئی راستہ نہیں ہے کہ اتنا کر سکتا ہوں کہ مجھ سے بڑا عالم وہاں ہے, اب وہاں جاؤ. تو وہاں چلا گیا. چلتے چلتے ابھی تو اس بستی میں نہیں پہنچا, راستے میں اللہ تعالی کے اجل, اس کا اجل آ گئی, اس کی گھڑی آ گئی, اور وہ اب وہ نجھل ہو رہا ہے. تو اب ایک جگہ پہنچ کر اب اس کی جان بالکل سکرات شروع ہو گئی, ابھی اس بستی میں نہیں پہنچا. اس کے دل میں سچی نیت ہے, یہ کوشش کر رہا ہے, یہ محنت کر رہا ہے, تو اللہ اس کی محنت کی قدر کرتے ہیں. یہ توبہ کے لیے چلا ہے, سچی توبہ کے لیے چلا ہے. اب یہ اب چل نہیں سکتا, تو اس نے اپنے آپ کو گھسٹتے گھسٹتے کوشش کی, بیٹھے بیٹھے اس بستی کے پاس پہنچ جاؤں, اور اس کے پاس پہنچ کر اپنی نجات کا راستہ تلاش کر لوں. وہاں پہنچنے سے پہلے اس کا انتقال ہو گیا. اب فرشتے دونوں قسم کے حاضر ہیں, اس کی زندگی بھر کا عمل تو برائی کا ہے, تو عذاب کے فرشتے عذاب لے کر حاضر ہیں, اور اس کا آخری عمل جو ہے وہ اللہ کے ہاں اس کی قدر ہے, تو رحمت کے فرشتے بھی حاضر ہیں. وہ کہہ رہے یہ ہمارا ہے, یہ کہتے ہمارا. ایسے بار خاتمے کا ہوتا ہے, اس لیے اچھے خاتمے کی دعا کرے آدمی. ایمان کی سلامتی کے اسباب میں یہ ہے, کلمہ پڑھنے کو کہے تو فوراً پڑھے, کلمہ پڑھنے کو کہے تو فوراً پڑھے, نعمت ایمان کی ملنے پر شکر کرے, اس کے چلے جانے سے آدمی ڈرے, اور اچھے خاتمے کی اللہ سے دعا مانگے. اب فرشتے دونوں قسم کے ہیں, وہ کہہ رہے ہمارا, یہ کہتے ہمارا. تو اللہ تعالیٰ کے پاس فیصلہ, انہوں نے کہا پروردگار کیا کریں, آپ فیصلہ کرو, آپ رب العالمین ہیں. کہ بھائی دیکھو زمین ناپو, جس نافرمانی کی زمین سے یہ چلا ہے وہاں سے لے کر اس کی موت تک, اور جہاں وہ نیکی کے ارادے سے چلا ہے وہاں سے لے کر اس کی موت تک, جس زمین کے قریب وہ پایا جائے وہ لے لے. نیائے کی بات. تو اب وہ تو نکلا اس ارادے سے ہے, وہ زمین تو دور ہے, لیکن اللہ اس کی نیکی کی قدر کرتے ہیں, اس کی کوشش کی قدر کرتے ہیں, اس کی محنت کی قدر کرتے ہیں. زمین تو تھی دور, اور وہ زمین قریب تھی جہاں جس گناہ کی جگہ سے نکلا ہے, وہ تو تھی قریب. اللہ تعالیٰ نے براہ راست اس زمین کو حکم دیا, تقاربی تقاربی, سکڑ جا, جلدی سکڑ جا, فرشتے ناپ رہے, جلدی سکڑ جا. اور اس کو کہہ دیا تباعدی, دور ہو جا, لمبی ہو جا, لمبی ہو جا, ادھر لمبی ہو جا. اللہ ایسے قدردان, اللہ ایسے کریم رب کی ہمیں قدردانی کی توفیق عطا کرے. اس لیے آدمی شوق رغبت سے دین کی طرف جائے, کیوں نہیں استغنا سے. اللہ سب سے زیادہ غنی ہے, اللہ کو کوئی ضرورت نہیں, سارے بندے مطیع بن جائے تو اللہ کی بڑائی میں کوئی فرق نہیں آئے گا, سارے باغی بن جائے تو اللہ کی کبریائی میں کوئی نقص نہیں آئے گا. یہ تو انسانوں کے عمل ہے, اس لیے وہ کہتے ہیں یہ ایک ماحول بنایا جاتا ہے کہ ہم عمل بنائیں, اس کی اہمیت دی. آپ کے بچے بھی آپ کو دیکھ کر سیکھیں گے اور ایک دوسرے سیکھیں گے. بھائی ایمان کی مجلس میں ایسے بیٹھنا چاہیے, اللہ کی بات ایسے سننی چاہیے, اس کے تقاضوں کو یوں اٹھانا چاہیے, یہ کرنا چاہیے. اللہ تعالیٰ توفیق ہم سب کو عطا فرمائے. ہم بھی اسی لیے کہہ رہے ہیں کہ اللہ توفیق دے. اس لیے دو زندگی دو موت, تو وہ اسی ہڈیوں میں اللہ تعالیٰ نے پیرویا اور پھر اس کے بعد جو ہے اللہ نے جان ڈالی, اس کی روشی لکھی, اس کی زندگی لکھی اور اس کا کیا لکھا, ہاں پھر کتنا کھائے گا وہ سب لکھا, اور اس کی یہ اچھا ہے یا برا, نیک مرے گا برا مرے گا, یہ بھی لکھو. جب صحابہ نے یہ حدیث سنی تو کہا یا رسول اللہ جب اللہ نے لکھ دیا ہے تو کام کیوں کرے, عمل کیوں کرے, چھوڑ دیں ہم, اللہ نے لکھ دیا ہے اچھے ہوں گے تو اچھے, برے ہوں گے تو برے. اللہ کے نبی نے فرمایا کام کرتے رہو عمل کرتے رہو, جو آدمی جس کے لیے بنا ہے اسی کی اس کو توفیق ہوگی. جنت والا بنا ہے تو جنت والے عمل کی توفیق ہوگی, جہنم والا بنا ہے تو جہنم والے عمل کی توفیق ہوگی. جہنم والے جہنم میں دے جانے والے عمل کی طرف کرے گا. اس لیے ان کا یہ بھروسے پر چھوڑنا, تو انسان کو عمل کا مکلف کیا ہے, اس لیے عمل کرے عمل کرے. تو اللہ کے نبی نے خود بھی محنت کی, آپ نے دعائیں بھی مانگی, یہ آپ کی دعا مستجاب تھی, آپ ایک دعا مانگ کے ہدایت پھیل جاتی, لیکن آپ محنت بھی کر رہے ہیں, پیدل بھی چل رہے ہیں, بھوک بھی برداشت کر رہے ہیں, بندوں میں چل پھر رہے ہیں, برا بھلا بھی برداشت کر رہے ہیں. اللہ نے کام چلایا تو ملکوں میں صحابہ کو بھیجا, ملکوں میں صحابہ کو بھیجا. آپ نے صحابہ کے 10 سال میں 150 سفر کروائے, 150 سفر, اور 25 سفر اللہ کے رسول صلی اللہ علیہ وسلم نے بنفس نفیس کیے. میرے بزرگوں میرے بھائیوں, اللہ کے نبی کی دعا سے بڑھ کر کس کی دعا ہو سکتی ہے, لیکن آپ نے محنت کا مکلف کیا. اللہ ہمیں توفیق دی, ہم سب نیت کریں انشاءاللہ کہ ہم اس محنت کو اس کام کو اپنا کام بنائیں گے. کون کون نیت کرتے ہیں پیچھے والے, اب یہ نیت کرو انشاءاللہ آخری مجلس میں پیچھے نہیں رہیں گے. کون کون پیچھے رہے گا دیکھو وہاں سے. اللہ نے آگے بڑھنے کے لیے گھر سے یہاں لائے, یہاں آنے کے بعد بستر پکڑ رہا ہے, تو اس بستر سے کہو میرا اچھا بستر کا انتظام کرنا ہے آگے, اس لیے میں آگے جاؤں گا. یہ بستر تو ختم ہو جائے گا. ہر سال 4 مہینے کی نیت کرنی, کیا کرنی, کتنی نیت کرنی, کب, ہر سال. آپ کہو گے مر صاحب پتی دندو پانی رسو تھکے, اللہ ایسے روزی رسا ہے آپ کو 8 مہینے میں 12 مہینے کی روزی دے سکتا ہے, 6 مہینے میں 12 مہینے کی روزی دے سکتا ہے. روزی کا دروازہ اللہ کے عرش کے سامنے 24 گھنٹہ کھلا رہتا ہے, نہ وہ رات میں بند ہوتا ہے نہ دن میں بند ہوتا ہے. آپ تو سوئے ہیں, بہت سو کی روزی رات میں ہے تو رات کو محنت کر رہے ہیں, وہ روزی کا دروازہ ان کے لیے رات میں کھلا ہوا 24 گھنٹے. ہاں کوئی ٹینشن مل رہا ہے نا روزی کا, سمجھ رہے, تو روزی کا دروازہ بند نہیں ہے, 24 گھنٹہ کھلا ہے. لیکن آدمی کی نیت کے حساب سے, اللہ 6 مہینے میں 12 مہینے کی روزی دے, 3 مہینے میں 12 مہینے کی روزی دے, سال بھر کی روزی دے, 1 مہینے میں دے, اس سے آگے کہوں 1 ہفتے میں دے, اس سے آگے کہوں 1 دن میں دے, اس سے آگے کہوں एक घंटे में दे, इससे आगे कहो सेकंड में दे। आदमी अल्लाह पर विश्वास करे, उसकी नीयत और दानत के हिसाब से अल्लाह का फैसला होता है। आप कहो तो एक किस्सा सुनाकर बात खत्म करो, सुनाओ ये सुभान अल्लाह अभी हम जी चालू रखो एक किस्सा, लेकिन फिर उसके बाद तुम चालू रखना चार चार महीने, ये चार चार महीने लगवाने के लिए चालू रखता हूं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा को एक किस्सा सुनाते थे, बुखारी शरीफ की रिवायत, कि पहली उम्मतों में एक आदमी था, वो जा रहा था। हजरत खानगी रहमतुल्लाह अलैह ने वैसी जेवर में भी इसको जगह दी है, हजरत शेख ने फजाइले सरकार में इसको लिखा है और उन किताबों से लिखा है, और हजरत शेख ने जो किताब लिखी है फजाइले आमाल, ये तो अमानतदारी के साथ ये बता दिया है कि मैंने 84 किताबों में से चुन चुन कर उम्मत के सामने मौलाना इयाज साहब के हुक्म से 84 किताबों से चुन चुन कर सामने रखा और अल्लाह से कबूल करवाई है वो किताब फजाइले आमाल। अपनी कोई बात लिखी नहीं है, हदीस लिखकर उसका मतन लिखकर उसका हवाला लिखकर फायदा लिखा, फायदे में भी हदीसे लिखी है। तो इस हदीस को समझने के लिए कई हदीसे फायदे में लाए ताकि ऊपर की बात तुमको बुनियादी समझ में आ जाए। उसी में एक किस्सा है फजाइले सरकार में, ये किस्सा जो मैं आपको सुनाने जा रहा हूं, लेकिन नियत तो करो इंशाल्लाह इस किस्से के बाद हम भी कोई फैसला करेंगे। कौन कौन फैसला करेगा? पक्का है? फिर तो भावनगर भावनगर ही है, आपका तो भाव अल्लाह ही लगा देगा। यहां तो चीज भी छोटी सी पड़ी रहती है, लाखों में लाए करोड़ों में बिकती है। समझने वाले समझ गए होंगे, ये तो भावनगर है। तो अल्लाह के यहां भी अपना हिसाब लग जाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम सहाबा को किस्सा सुनाते थे कि पहली उम्मतों में एक आदमी जंगल में जा रहा था और जाते जाते उसने गैब में से एक आवाज सुनी, बदरी में से आवाज सुनी, भाई आफ्ताब के बगीचे में पानी दो। यूं कहा, एक मिसाल दे रहा, आफ्ताब के बगीचे में पानी दो, ऊपर से आवाज आ रही है और बदरी में से आवाज आ रही है, आफ्ताब के बगीचे में पानी पहुंचाओ। तो कहते हैं वो मेरे ही आवाज सुनी, सुनने के बाद ये बदली चली और चलने के बाद एक जमीन पर उसने पानी बरसना शुरू कर दिया। जिस जमीन पर बरस रहा है वो तो पथरी की जमीन है, कोई आफ्ताब है ही नहीं वहां, कोई आफ्ताब है ही नहीं वहां का। आफ्ताब मुझे दिखता है, एक ऊपर आफ्ताब आसमान में, एक आफ्ताब यहां है, समझे? तो कोई दिखता नहीं। कहते इसमें जरूर अल्लाह का कोई राज है। तो पथरीली जमीन में वो पानी जमा होकर नाले की शक्ल बनकर वो चलने लगा। ये आदमी पानी के पीछे पीछे जा रहा है, ये भी बहुत पानी भी दूर तक जा रहा है, बदली बरसी है वो पानी जा रहा है। जाते जाते जाते जाते एक नीचा वाली जगह आई जहां पानी गिर रहा था, तो वहां देखा कि वो लकड़े का बेलचा लेकर आफ्ताब खड़ा है। उससे पूछा, भाई भाईजान तुम्हारा नाम क्या है? फिर मेरा नाम आफ्ताब है। अच्छा, तुम्हारा नाम आफ्ताब है? अच्छा, तो उसको बहुत इंटरेस्ट आया आफ्ताब, वो तो सुन के आया था बदली में गैबी आवाज। अच्छा आफ्ताब, आफ्ताब भाई मैं तुमको अल्लाह की कसम और अल्लाह का वास्ता देकर पूछता हूँ, भाई तुम क्या काम करते हो? देखिए क्या इतनी बड़ी चीज, अल्लाह का नाम अल्लाह का वास्ता देकर तू मुझे पूछ रहा है, इसमें क्या काम करते हो? सीधे ही पूछ लेता, लेकिन जब तुमने अल्लाह का नाम अवस्था देकर पूछा है तो मुझे सही बताओ कि क्यों पूछता है? मैं इसलिए पूछता हूँ कि ये पानी जो आ रहा है ना, वो तो मैंने बदली में आवाज सुनी थी, गैबी आवाज सुनी थी, तो भैया तुम्हारा नाम सुना था आफ्ताब, और आफ्ताब वो बदली बरसी और पथरीली जमीन में बरस कर ये पानी जो आ रहा है, मैं इसके पीछे पीछे अपनी आंखों से देख रहा हूँ और वो तुम्हारे ही बगीचे में उतरा है। भैया आफ्ताब इसमें तुम क्या काम करते हो, सही सही बताओ। देखिए भाईजान, यार कोई कमाल नहीं है, मेरी अंदर की एक नीयत और दानत वो ये होती है कि मैं इसमें मेहनत करूंगा, अपनी कोशिश करूंगा और अल्लाह ताला जो मुझे देंगे उसके मैं तीन हिस्से करता हूँ। एक हिस्सा तो इसमें खर्चा के लिए वो निकाल देता हूँ, बेचकर इसमें दोबारा बियरन करने के लिए, दोबारा इसमें जो कुछ खर्चा आ गया मजदूरी का, ये वो सब के लिए मैं एक हिस्सा निकाल लेता हूँ। समझ में आ रही है? सो रहे हो? जो सो रहे होगा तो उसके ऊपर से चली जाएगी। और दूसरा हिस्सा, एक हिस्सा इसके दो यानी तीन हिस्से करता हूँ, एक हिस्सा अपने अहलो अयाल के खर्चे के लिए, और एक हिस्सा मैंने नियत की है कि जो मुझे दे रहा है उसके रास्ते में। वो भैया समझ गया, आफ्ताब की इस दानत की वजह से अल्लाह गैबी तौर पर इंतजाम करता है। क्यों? आफ्ताब की नियत खर्च करने की है, और बहुत से लोग तो अल्लाह के साथ खर्च करने की नियत के बाद भी, काबू में आने के बाद नियत बिगाड़ देते, चलो बाद में देखेंगे, तो चक्की में गोल गोल घूमते रहते हैं और रास्ता मिलता नहीं है। समझ रहे? और नीचे जो उतर जाते हैं वो भंवर होता है ना, ऐसे एक भमरी चरी भमरी चरी भमरी चरी, वो नीचे ही चली जाती, और अल्लाह ताला इनको ऊपर ले आते। हजरत शेख ने एक किस्सा लिखकर लिखा है, अपनी बात कहीं नहीं लिखी, ये एक जगह लिखा है, बड़ा मुजर्रम नुस्खा है। क्या लिखा है? और कहा सहाबा का अमल इस पर था, हुजूर सल्लल्लाहु अलैहि वसल्लम किसी साहबी को किसी इलाके में भेजते, बोले तुम क्या करोगे, बोले वहां जाकर मैं वो काम करूंगा जो बनी इसराइल का नेक आदमी करता था। और फिर लिखा है हजरत शेख ने, जिसका दिल चाहे कुछ दिन तजर्बा करके देख ले। क्यों आफ्ताब? तो नियत करते हो ना आफ्ताब, कितने आफ्ताब खड़े करोगे? एक आफ्ताब सारी दुनिया को रोशनी देता है, ये आफ्ताब कहाँ कहाँ रोशनी देगा? तो नियत कर, इंशाल्लाह एक तिहाई खर्च करेंगे। कौन कौन करेगा? लेकिन पीछे वाले तो पता नहीं अभी सोचते ही रहते हैं कि पता नहीं क्या करें। अभी ऐसा कहेंगे यहाँ से चले जाओ, तो यहाँ से चले जाओ तो अल्लाह का फैसला भी ऐसा ही होगा, आदमी की नियत पर है, आदमी खर्च करे। अल्लाह की कसौटी करने का हक बंदे को नहीं है, अल्लाह को हक है बंदे की कसौटी करने का। अल्लाह तो कहते हैं हम तुम्हारी कसौटी करेंगे, परखेंगे सच्चे हो कच्चे हो पक्के हो कैसे हो, दावे में झूठे तो नहीं। तो ये मेहनत है, हुजूर से बढ़कर दुआ वाला कोई नहीं, हुजूर से बनकर तकरीर वाला कोई नहीं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने एक मेहनत बताई है, तो इंशाल्लाह करोगे। भावनगर के लोग कल दोपहर में भी बहुत कम थे, लेकिन तो अब नियत करो इंशाल्लाह आखिरी मजलिस में बिल्कुल आगे ऐसे बैठे के बीच में कोई झोल ना होगी। अरे पीछे वाले नियत करते हो है? तो ये अमल बनेगा इंशाल्लाह। अभी ये इस साल चार महीने जो जा रहे हैं बहुत मुबारक है, अभी आखिरी मजलिस होगी, आज जुमा का दिन है, बड़ा मुबारक दिन है, आखिरी मजलिस होगी इंशाल्लाह, 9:30 बजे शुरू हो जाएगी है? तो उसमें तो आगे जमात में जाने वालों को आगे बैठना है, और जाने वाले भी मुबारक है, जिसके घर से जा रहे वो घर मुबारक है, अल्लाह की हिफाजत में है, जिसकी बीवी ने उसको हिम्मत दी है उसका हशर भी नेक बंदियों के साथ होगा है? और जिसने हालात में होने के बावजूद अल्लाह के दीन की नुसरत की है तो अल्लाह उनकी जरूर मदद करेगा। लेकिन अभी हम लोग जो नहीं जा रहे हैं या जिनकी